यस्तो किसिमको उदारीकृत आर्थिक अवलम्बनहरूको मलबमा फेसिलिटेटर भनेको के काम गर्छ? सहजकारी भूमिका निर्वाह गर्छ, मोटिभेटर र रेगुलेटर। सरकार चाहिँ फेसिलिटेटर, मोटिभेटर र रेगुलेटरको रूपमा हुन्छ, बाटोघाटो बनाउँछ, पुल पुल यसमा बनाउँछ, बिजुली पुर्याइदिन्छ विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी गर्नको लागि। यस्तै मोटिभेटर भन्नाले प्राइभेट सेक्टरलाई उत्प्रेरित गर्ने काम, उसले गरेका प्रत्येक काममै ट्याक्स लाउने पर्छ उसबाट भन्ने छैन, ट्याक्स छुटका सुविधा पनि दिन सक्छ। हिमाली क्षेत्रमा गएर उद्योग खोल्यो, 500 जनालाई नियमित रोजगार दियो भने तिम्रो आमदानी 5 वर्षमा ट्याक्स लाउँदिन, जाऊ भनिदिन सक्छ, मोटिभेटर। अनि रेगुलेटर भनेको चाहिँ ती इकोनोमिक एक्टिभिटी गर्नको लागि नियम कानुन बनाइदिने हो रेगुलेटरी रोलमा, अनि त्यो नियम कानुनको परिधिभित्र रहेर प्राइभेट सेक्टरले काम गरेको छ कि छैन भने त्यसको निगरानी गर्ने हो, अनि उसमा भएको कोएर्सिभ पावर प्रयोग गरेर दण्ड र सजाय पनि दिने हो। अर्थात् मैले यसलाई रेफ्रीको भूमिकामा हुन्छ सरकार भन्छु, सरकारले आवश्यकता अनुसार येल्लो कार्ड र रेड कार्ड पनि दिने हो प्राइभेट सेक्टरका कम्पनीहरूमाथि। अब यदि बदमासी गर्छ भने त्यो सम्मको भूमिकामा हुन्छ, खेल खेल्ने मैदान राज्यले उपलब्ध गराइदिन्छ, अब त्यो मैदानलाई अनुशासित बनाउने काम पनि राज्यले गर्छ, किनकि उसमा कोएर्सिभ पावर हुन्छ र त्यो दण्डात्मक शक्तिको प्रयोग गर्दै निजी क्षेत्रका गतिविधिहरू अनुशासित मर्यादित र कानुनको सीमाभित्र हुन्छन् भन्ने यसको अपेक्षा हो। र उदारीकरणको नीति विशेष गरी क्यापिटलिजम र सोसियलिज्म भन्ने यहाँले बुझ्नुभएकै छ, समाजवाद र पुँजीवादका मिश्रित विशेषताहरूलाई पनि थप परिष्कृत र उदारीकृत गर्दै आएको कन्सेप्ट हो। त्यसैले यसलाई हामी मिश्रित अर्थव्यवस्थाको उदारीकृत र परिष्कृत स्वरूप भन्छौँ। अर्थतन्त्रमा प्रोडक्सनका फ्याक्टरमाथि राज्यको पन्जा फुत्काउँदै जाने हो। राज्यले जुन प्रोडक्सनका फ्याक्टर भन्नाले भूमि, पुँजी, श्रम, सङ्गठन र प्रविधि 5 वटा भन्छौँ, यी 5 वटा साधनमाथि राज्यको नियन्त्रणलाई कम कम गर्दै जाने र त्यसमाथि चाहिँ निजी क्षेत्रको उपस्थिति जनाउँदै जाने अथवा त्यो किसिमको वातावरण बनाउने कन्सेप्ट कुरा गर्नु हो। अब उसो भए फेसिलिटेटर, मोटिभेटर र रेगुलेटर रोल चाहिँ यी तिनवटै क्षेत्रहरूमा राज्यले गर्नेछ भन्ने कुराबाट बुझौँ। र यसको कन्सेप्ट चाहिँ ओपन इकोनोमी नै हो, स्टेट कन्ट्रोल इकोनोमीबाट ओपन इकोनोमीमा रूपान्तरण हुने हो। राज्य नियन्त्रित अर्थव्यवस्था हाम्रो 7 प्लान्टसँग राज्य नियन्त्रित अर्थव्यवस्थाको रूपमा थियो र अहिले चाहिँ हामी ओपन इकोनोमी त्यहाँबाट अवलम्बन गऱ्यौँ, 8 योजनाबाट सुरुवात गऱ्यौँ, त्यही कन्सेप्टलाई हामीले उदारीकरण भन्छौँ। अब यो श्रम उदारीकरणमा पनि श्रमसँग सम्बन्धित या रोजगारीसँग सम्बन्धित गतिविधिमा सरकार चाहिँ त्यही 3 भूमिकामा रहन्छ, निजी क्षेत्रले लिडिङ रोल निर्वाह गर्छ। श्रमको मूल्य कति हो भन्ने कुरा चाहिँ डिमान्ड र सप्लाईको इन्टरेक्सनबाट हुन्छ भन्ने, त्यो चाहिँ श्रम उदारीकरण। र श्रम उदारीकरण एउटा देशभित्रै रोजगारीको विषय पनि हो, अझ त्योभन्दा बढी त एक देशको श्रम शक्ति विश्वका जुनसुकै ठाउँमा गएर पनि रोजगारी गर्न पाउने अवसरको सुनिश्चितता यो लेबर लिगलाइजेसनले दिन्छ। त्यसैले वैदेशिक रोजगारको विषय यसले जोडेर ल्याउँछ श्रम उदारीकरण। बजार उदारीकरणमा चाहिँ अब मूलत मैले हिजो पनि भने मार्केटमा 2 हुन्छ, क्यापिटल मार्केट र मनी मार्केट। मनी मार्केट र क्यापिटल मार्केट यी 2 एक्टिभिटीमा सरकार त्यही 3 भूमिकामा केन्द्रित हुन्छ, प्राइभेट सेक्टरले लिडिङ रोल लिन्छ र मार्केट मेकानिजमबाट ब्याज दर, विनिमय दर र मूल्य दर निर्धारण हुन्छ। 3 कुरा चाहिँ तपाईँले भन्नु भएन, यसमा इन्ट्रेस्ट रेट, एक्सचेन्ज रेट र भ्यालु वस्तु तथा सेवाको मूल्य दरहरू, त्यो भ्यालु रेट पनि बजारको संयन्त्रबाट हुन्छ। यो पुस्तक क्लासमा पढ्ने फी सरकारले तोक दिएको छ, कसले तोक? बजारले निर्धारण गरेको हो, तलमाथि हुन्छ, फेरि मार्केटले तलमाथि बनाइदिन्छ। त्यसरी मार्केटले डिटरमाइन गर्छ, राज्यले त्यसमा चाहिँ हस्तक्षेप गर्दैन। त्यसलाई खालि अब लिने, लिए बाबतको ट्याक्स तिर्ने भन्ने कानुन त छ नि त, त्यो चाहिँ राज्यले बनाइदिने हो। त्यसलाई हामीले मार्केट मेकानिजम भन्यौँ। आज एभरेस्ट ब्याङ्कले भन्नुहोस्, इन्भेस्टमेन्ट ब्याङ्कले भन्नुहोस्, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कले दिने ब्याज दरहरू, तपाईँको लागि डिपोजिटमा दिने ब्याज दरहरू चाहिँ एउटै नभएर फरक फरक छ, फरक फरक हुनामा धेरै उतार चढाव त हुन्न मार्केटमा, त्यसैले एउटै चाहिँ हुन्न, कम्पिटिसनमा उनीहरूले आफूले निर्धारण गर्छन्। हाम्रो नेपालको करेन्सीको मूल्य पनि हरेक दिन फरक हुन्छ, डलरसँग एउटै फिक्स छ, फरक फरक छ, कहिले 114, कहिले 113, कहिले 110, कहिले 90, 100 यस्तो पनि हुन्छ। भनेको अब त्यो मार्केटको कारणले बाट त्यस्तो किसिमको निर्धारण हुन्छ. त्यसैले क्यापिटल मार्केट र मनी मार्केट दुवैमा सरकारी हस्तक्षेप मुक्त गर्दै जाने, सरकार तिनवटा भूमिका रहने, निजी क्षेत्रले नेतृत्वलाई भूमिका निर्वाह गर्ने र मार्केट मेकानिजमबाट यस्ता किसिमको दरहरू निर्धारण हुने नीतिलाई हामी मार्केट लिबरलाइजेसन भन्छौँ. अर्को ट्रेड लिबरलाइजेसन, यसमा चाहिँ व्यापारकै कुरा हो, वस्तु सेवा र बौद्धिक सम्पत्ति यो तिनवटाको खरिद बिक्रीका काममा राज्यको हस्तक्षेप न्यूनीकरण गर्दै जाने, व्यवसाय के गर्ने भन्ने व्यवसायहरूलाई छनौट दिने, छनौटका अवसरहरू दिने हो. अनि इन्टरनेसनल ट्रेडमा ट्यारिफ, प्यारा ट्यारिफ र भन्सार जस्ता अवरोधहरूलाई हटाउँदै जाने हो. हिजोका दिनमा हामीले तपाईँले पढ्नुभयो होला 45 हाम्रा दरहरू थिए भन्सारको, अहिले 6 हामी सीमित छौँ. भन्नुको अर्थ अब भन्सारका दरहरू कटौती गर्दै जानु चाहिँ त्यो ट्रेड लिबरलाइजेसन. कुनै एक देशको उत्पादन विश्वका विभिन्न मुलुकमा बिक्री गर्न पाउने, निर्यात र आयातमा कुनै किसिमका बन्दै र अप्ठ्याराहरू नहुने अवस्था ट्रेड लिबरलाइजेसन. त्यसैले व्यापारिक गतिविधिहरूमा सरकारले यसलाई हस्तक्षेप गर्दैन, बजारको अथवा प्रतिस्पर्धाबाट चाहिँ निर्धारण हुन्छ भन्ने यसको मान्यता हो. यति कुरालाई बुझेर अब परीक्षामा लेख्ने भाषामा लेख्नुहोस् त तपाईँहरू, एउटा लेख्नुहोस् दुईवटा म लेखाइदिन्छु. हिजोको अङ्कहरूलाई ध्यानमा राख्दै तपाईँहरू श्रम उदारीकरण लेख्नुहोस्. Thank you. सघाउनु भयो तपाईँ भन्नुहुन्छ श्रमको मूल्य निर्धारण हुँदै गर्दछ श्रमिकले देशभित्र देश बाहिर जुनसुकै क्षेत्रमा श्रम गर्न पाउने व्यवस्था सुनिश्चित गरिएको श्रम हुँदैन कन्सेप्ट क्लियर छ नि त होइन अरू कोही तपाईँ भन्नुहुन्छ यसमा श्रमको मूल्य बजार प्रभावितता भएको छ श्रमबाट श्रम गर्दा यति बेला श्रमको सुरक्षाका लागि तेह्र हजार चार सय गति पचास न्यूनतम ग्यारह पर्छ अरू कसैले भन्नुहुन्छ ल राम्रै लेख्नुभयो होला पायो नि हायर एन्ड फायरको कम्पिटिसन त्यहाँ शर्त हुन्छन् उसका आफ्ना चाहिँ कुराहरू हुन्छन् राख्न पाउँछ हायर एन्ड फायर भनेको एउटा न्यूनतम विधि विधान सम्झौता अनुमति चल्ने हो कम्पिटिसनमा यसमा तपाईँले छोड्नै नहुने एउटा यो चाहिँ अपन इकोनोमीको कन्सेप्ट हो यसको मूल्य मान्यता भनेको खुला अर्थतन्त्रमा आधारित रहेको हुन्छ रोजगारदाता र रोजगारी गर्ने दुवैमा त्यहाँ छनौटका अवस्था र प्रतिस्पर्धात्मकको अवस्था सुनिश्चित रहन्छ र रोजगारीका गतिविधिहरूमा म्याडमले लेख्नु भएको छ त्यो न्यूनतम सरकारले के भन्छ नीति नियम मापदण्ड यो बनाइदिनु त्यसको परिधिभित्र रहेर अन्य के भन्छ एक्टिभिटीहरू रहन्छ त्यसलाई लेखेर चाहिँ भन्ने अब बजारदारीकरण र के भन्छ व्यापारदारीकरण बजारदारीकरण अर्थतन्त्रमा तपाईँको स्टार्टिङ चाहिँ यो आर्थिक मामिला भन्ने बित्तिकै अर्थतन्त्र इकोनोमी या अर्थव्यवस्था भन्ने शब्दले मिठास ल्याउँछ होइन यो आर्थिक मामिलाको टपिकमा त्यो चाहिँ तपाईँले लेख्ने गर्नुहोस् क्वेसन दुईवटा हुन्छ दुईवटा के एउटा हो दुईवटा 20 मार्क्स होइन ल अर्थतन्त्रमा ब्याज दर विनिमय दर तथा मूल्य दर ब्याज दर विनिमय दर तथा मूल्य दर को निर्धारण बजार संयन्त्रबाट मार्केट मेकानिजमबाट हुने बजार संयन्त्रबाट हुने आर्थिक अभ्यासलाई आर्थिक गतिविधिको अभ्यासलाई बजारदारीकरण भनिन्छ अर्को स्टेटमेन्टमा बजारदारीकरणले ग्याप छोडेर अलिक तलतिरबाट बजारदारीकरणले मुद्रा तथा पुँजी बजार दुवैमा मनी एन्ड क्यापिटल मार्केट दुवैमा क्यापिटल मार्केटमा पनि प्राइमरी सेकेन्डरी मार्केट पनि रहन्छ मुद्रा तथा पुँजी बजार दुवैमा सरकारले सहजकारी उत्प्रेरक र नियामकको भूमिका निर्वाह गर्ने सहजकारी उत्प्रेरक र नियामकको भूमिका निर्वाह गर्ने अभ्यासलाई बुझाउँछ अभ्यासलाई बुझाउँछ अर्को स्टेटमेन्टमा बजार उदारीकरणबाट प्रतिस्पर्धाको प्रवर्धन हुने र छनौटका अवसरहरू पर्याप्त हुने थुप्रै ब्याङ्कहरू छन्, थुप्रै ब्याङ्क त्यहाँ उदारीकरणबाट सम्भव भएको त्यहाँ लिन पाएँ भने जस्ता ओपन इकोनोमी लाभहरू हासिल हुन्छन्। ओपन इकोनोमी खुला अर्थतन्त्रका लाभहरू हासिल हुन्छ, हासिल गर्न सकिन्छ भन्ने पनि हुन्छ। त्यसलाई हजुर त्यसलाई के भनिदिनु भन्नुभएको, हुन्छ त्यही हो ओपन इकोनोमीको मर्ममा रहेर बजारका जति पनि गतिविधिहरू हुन्छ ती सबैमा सरकारले यिनी तिनवटा भूमिका दिन्छ, प्राइभेट सेक्टरले र मार्केट मेकानिजमबाट चल्छ। ल अब अर्को चाहिँ व्यापार उदारीकरण, व्यापार उदारीकरण हिजो क्वेसन पाउँदो भाग अनुसार यति पनि लेख्नु पर्दैन, थ्री मार्क्सको होला होइन, थ्री मार्क्सको लागि त भन्न यो तपाईँलाई अलिक कम्ती हो, फाइभ मार्क्सको सोध्यो भने यो तिनवटा एनजिओ लाइनमा जान सक्नुहुन्छ पछि परीक्षालाई काम लाग्छ भनेर। ल व्यापार उदारीकरणमा के पर्छ, खरिद बिक्री आयात निर्यात के लाग्यो रेगुलेट गरेको छ ए हुन्छ ठिकै छ त्यही सल्लाह भएको छ लेखौँ। व्यापार उदारीकरण अर्थतन्त्रमा वस्तु सेवा र बौद्धिक सम्पत्तिको वस्तु तथा वस्तु सेवा र बौद्धिक सम्पत्तिको खरिद स्ल्यास बिक्री र आयात स्ल्यास निर्यात आयात स्ल्यास निर्यातमा सरकारी हस्तक्षेप मुक्त गर्दै जाने यो चाहिँ गभर्मेन्ट इन्टरभेन्सनलाई कम गर्ने हटाउँदै घटाउँदै जाने नै भन्छ यसले, सरकारी हस्तक्षेप मुक्त गर्दै जाने प्रक्रियालाई व्यापार उदारीकरण भनिन्छ। यो चाहिँ प्रोसेसको रूपमा हुन्छ, करण जोडेपछि एउटा स्टेजबाट अर्कोमा जाने भनिन्छ। अर्को स्टेटमेन्टमा व्यापार उदारीकरणले आन्तरिक व्यवसाय व्यापार आन्तरिक व्यापार व्यवसाय सँगै अन्तर्राष्ट्रिय व्यापारलाई खुला अर्थतन्त्र अनुरूप बनाउन जोड दिन्छ, खुला अर्थतन्त्र अनुरूप बनाउन जोड दिन्छ, अन्तर्राष्ट्रिय व्यापारलाई खुला अर्थतन्त्र अनुरूप बनाउन जोड दिन्छ। त्यसैमा जोड्दै जसमा कोटा प्रणाली र भन्सार शुल्कका अवरोधहरू कोटा सिस्टम गन्ती गर्ने अनि भन्सारमा लाग्ने आयात निर्यातका सन्दर्भमा भन्सार महसुल लाग्ने यो गर्यो भने चाहिँ त्यहाँ फ्री ट्रेडको अवस्था रहँदैन, त्यसरी भन्सार अवरोधहरू अन्त्य गर्नुपर्ने मान्यता रहेको हुन्छ। यसको थियम चाहिँ त्यो हो, अब पूर्ण रूपमा 100% नै जेरो नै चाहिँ भइसकेको अवस्था छैन, भन्सार छुट लाउनु हुँदैन भन्ने भन्सार लगाइदिएर भन्सारको नाममा मूल्य बढी हुन्छ, बढी भएपछि तपाईँ हामी किन्न सक्दैन नकिने छु सुट्रेड लाउनु हुँदैन भन्ने सुन्ने गर्ने भन्ने छ नि साथ, यसको फिलोसफी त्यो हो। तर व्यवहारमा र हाम्रो इम्पोर्टेड गुड्सकै आधारबाट हाम्रो रेभेन्यू भयो, त्यसले आयातमा आधारित राजस्व संरचना भएको मुलुकहरूमा यसले अप्ठ्यारो पर्छ र अहिले हामीलाई छोट सुविधाहरू छन् केही तत्कालका लागि अलिक सीमा रहँदै, भोलिका दिनमा हामीले भन्सारलाई सुन्ने नै गर्छ, त्यो भन्सारले गर्दा त तपाईँ यहाँ महँगो परेको छ, नागरिकहरूले त्यही ढङ्गले के भन्छ बढी पे गर्नु परेको छ, एउटा गाडीकै कुरा गर्नु न तपाईँले गाडीमा के छ त अरू गाडीको कुरा गर्नुहुन्छ भने पनि गाडीमा भन्सारी लगायत अवरोधहरू हामीसँग ठुलो ठुलो मात्रामा छन्। इन्डियामा 10-12 लाखमा पढ्ने पाउने गाडी नेपाली रुपियाँको त त्यहाँ पाउने यहाँ कति पर्छ त्यो बुझ्न आउनु थाल्छ होइन, 40-45 लाख त्यसै पुग्छ यस्ता अवरोधहरूको कारणले गर्दा। त्यसैले यी कुराहरूको अन्त्य गर्नुपर्छ भन्ने चाहिँ यसको मान्यता हो, अन्त्य गर्नुपर्छ मान्यता हो भन्दैमा पूर्ण रूपमा त्यसको पालना चाहिँ भइहाल्दैन, मुलुकको अवस्था अनुसार चाहिँ यसलाई प्रयोग गर्दै जाने हो। सर यो एन्टी डम्पिङ के भन्ने, यो एन्टी डम्पिङ काउन्टर भेलिङ र सेफगार्ड एक्ट भन्ने अहिले हामीले बनाएका छौँ 2076 यसले चाहिँ अब अनुदान पाएका वस्तुहरू धेरै ल्याएर चाहिँ डम्प गरियो भने हाम्रो स्वदेशी उत्पादनमा क्षति पुग्यो उनीहरूलाई अप्ठ्यारो पर्यो भनेर त्यसमा अतिरिक्त शुल्क आउने भन्ने हामीलाई छुट छ कि अहिले एलडिसी भएको कारणले, एलडिसी भएको कारणले त्यसो गरियो भने चाहिँ कम्तीमा मुलुक जोगियोस् भन्ने नाताले त्यो बनाएको हो। एन्टी डम्पिङ सेफगार्ड र काउन्टर भेलिङ एक्ट 2076 सुरुमा सेफगार्ड सेफगार्ड एन्टी डम्पिङ र काउन्टर भेलिङ भने यसको नामले त व्यवस्था गर्नुपर्ने कोही थियो भन्ने छ। अब बुझ्नलाई तपाईँ के लेख्दा हुन्छ, काउन्टर भेलिङ एन्टी डम्पिङ सेफगार्ड एक्ट त्यो लेख्दैनौँ न, तिनवटा कुरा छ। काउन्टर भेलिङ त्यो नेपालीमा नाम छ है, कानुनको नाम चाहिँ यसरी काउन्टर भेलिङ, यो डाउनलोड गरेर पढ्नु न अलिकति हेर्नु के भन्नाले, विदेशमा अनुदान पाएका वस्तुहरू अधिक मात्रामा आयात गरियो त्यसमा अतिरिक्त शुल्क लगाइदिनुहोस्, यो चाहिँ अनिसेफगार्ड हुन्छ। नेपालमा सोही किसिमका वस्तुहरू उत्पादन गर्नको लागि यहाँ चाहिँ उद्योगीहरू प्रोत्साहित हुन्छन्, यदि तुलनी यो अतिरिक्त शुल्क लगाइदिनु भयो भने ती सस्तो सामानहरू नेपालमा भित्रिने छन् अनि नेपाली उद्योगहरूद्वारा सही हुन्छन् भन्ने त्यो उद्देश्यबाट ल्याएको ल अहिले छ। गाडीको कुरा होइन, यसका थुप्रै कन्डिसन छन् नि, तपाईँले फेरि त्यो जेमा पनि लाउने होइन, एलडिसी विश्वमा अरू पनि छन्, 47 मुलुक छन्, डेभलपिङ कन्ट्री छन्, विकासशील अधिकतम विकसित मुलुकबाट आयात गर्नु कुल आयातको 3%भित्र आयात हुन्छ भने लाउनु मिल्दैन, फेरि 3%भन्दा बढीको हकमा चाहिँ यसरी लाउने भन्ने त्यही कन्डिसन छ भित्र, त्यहाँदेखि यो चाहिँ नाम जान्दैमा खालि यति मात्र रहेछ भनेर कन्सेप्ट बुझ्ने हो। त्यसभित्र प्रोभिजन छन्, सिफारिस गर्छ फेरि कति वर्षसम्म लाउने भन्ने हुन्छ, बिचमा हटाउने भन्ने पनि छ, त्यो चाहिँ तपाईँहरूले अब कलेक्टिभ बार्गेनिङ चाहिँ अब यही हो, श्रम उदारीकरणले दिएको कुरा हो, त्यो ट्रेड युनियनहरू हुन्छ, हजुर ट्रेड युनियन हुन्छ, ट्रेड युनियनले म्यानेजमेन्टसँग आफ्ना हितका विषयमा छलफल गर्ने सौहार्द रूपमा काम गर्ने हाम्रो संविधानको धारा 34 हाम्रो 33 रोजगारीको 34 श्रमको हक छ, श्रमिकहरूलाई पनि त्यही ढङ्गले हामीले के भन्छ व्यवस्थापनमा सक्रिय भूमिकामा दिने भन्ने संवैधानिक सुनिश्चितता छ, त्यसरी आएको हो। श्रम ऐन 2074 पनि यही कुराहरू छन्। उदारीकरणले झन् विस्तृत बनाइदिएको छ, लिबरलाइजेसन भनेको डेमोक्रेसीको भ्यालु र नर्म्समा छ, अब इकोनोमिक एक्टिभिटी भनेको श्रमिकका कुराहरू भए, श्रमिकका कुराहरू व्यवस्थापनसँग राख्ने इन्ट्रेक्सन गर्ने यी कुराहरू त जोडिएर आउँछ, उदारीकरणले थप बल दियो भनेर लेख्ने हो। तपाईँले भनेको आइएलओको अगाडि 1919 नै अगाडिदेखि जन्मेका कुराहरू हुन् यी कुराहरू आउँदैन, यसले थप बल दिन्छ अर्थात् यसको फेभरमा छ भने लिबरलाइजेसन चाहिँ श्रमिकको हितमा हुन्छ भन्ने तरिकाले जानुपर्छ, त्यसलाई व्यवस्थित गर्नु तिनी कानुनहरू बनाउँछ। भइसक्यो भूमि पछि श्रम संगठन र प्रविधि, स्कुल कलेजमा पढ्दा हामीले 4 पढेको भूमि पछि श्रम संगठन अलिक प्रविधि चाहिँ पछिल्लो थप भएको सक्यो ल यसरी बुझ्दैन होला। हजुर रोनाल्ड रेगन भनेको चाहिँ अमेरिकी राष्ट्रपति हो, मार्गरेट थ्याचर भनेको बेलायती प्रधानमन्त्री, समकालीन विश्वमा यी दुईटा महत्त्वपूर्ण एउटा विश्व अर्थतन्त्र लिड गर्ने मुलुकहरू हुन्, उनीहरूले पब्लिक हेल्थ सर्भिसलाई चाहिँ राज्यको लाइबिलिटीको विषय भएकोले गर्ने, अरू एक्टिभिटीमा चाहिँ प्राइभेट सेक्टरको प्रोफेसनालिजम र इकोनोमिक पावरलाई प्रयोग गर्दै क्वालिटेटिभ रूपबाट वस्तु तथा सेवाहरू चाहिँ प्रवाह गर्ने भन्ने मनसायबाट यस्ता नीतिहरू लिएका थिए। त्यसै बेला डब्लुटिओ 1995 हामीलाई जानकारी छ मा स्थापना भयो, यसले ट्रेड लिबरलाइजेसनको अर्को नेतृत्व लियो, साफ्ट जस्ता क्षेत्रीय सङ्गठनहरूले अर्को नेतृत्व लिए, यो ढङ्गबाट विश्वव्यापी लहर चाहिँ फैलिँदै गएको हो, यसरी बुझ्नु पर्यो। ल सक्नुहुन्छ यी कुराहरू म साथीले यो कहाँ कहाँबाट कसरी यसलाई चाहिँ व्यवस्थित छ हाम्रो सन्दर्भको सोध्नु भएको होइन भन्ने जिज्ञासा राख्नु भएको छ ज्ञान छ तपाईँहरूलाई अब यो श्रम उदारीकरण व्यापार उदारीकरण र बजार उदारीकरणसँग सम्बन्धित हाम्रा नीति कानुन कुन हुन् अहिलेका पछि त्यही कुराहरू तपाईँले ज्ञान राख्नुपर्छ केही टिपोट गर्नु न सबै डिटेलमा जानु फेरि यही एउटै क्वेसनमा अर्को भन्यो हाम्रा 770 नम्बरको छ श्रम उदारीकरणभित्र नेपालको संविधान श्रम तथा रोजगार नीति धारा 51 छ श्रम तथा रोजगार नीति अन्तर्गत श्रम रोजगारी प्रवर्तन गर्ने आन्तरिक रोजगार विस्तार गर्ने वैदेशिक रोजगारलाई मर्यादित व्यवस्थित बनाउने जस्ता प्रविधानहरू यसमा छन् श्रम तथा रोजगार नीति धारा 51 अर्को राष्ट्रिय रोजगार नीति 2071 राष्ट्रिय रोजगार नीति 2071 वैदेशिक रोजगार नीति 2068 अब यसको चाहिँ संशोधनको लागि अर्को बनाउने भनेर अहिले ड्राफ्ट तयार भइरहेछ वैदेशिक रोजगार नीति 2068 वैदेशिक रोजगार नीति 2064 श्रम ऐन 2074 ऐन 64 नियमावली पनि 64 हो त वैदेशिक रोजगारको चाहिँ श्रम ऐन 2074 अर्को राष्ट्रिय के भन्छ रोजगारीको हक सम्बन्धी ऐन 2075 यी चाहिँ हाम्रो अहिलेको लेबर लिबरलाइजेसन 49-50 जुन हामीले उदारीकृत आर्थिक नीति अवलम्बन गर्यौँ स्वयं मर्म अनुसार जारी भएका र कार्यान्वयनमा रहेका अहिलेका जीवन्त यी चाहिँ हाम्रा नीति कानुन हो यसको परिधिमा रहेर हामीसँग भएको संस्थागत संरचनाले कार्यान्वयन गर्छ त्यो भनेको तपाईँलाई हाम्रो मन्त्रालय नै छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय यसको नेतृत्वदायी भूमिका निर्वाह गर्छ र यस अन्तर्गतका वैदेशिक रोजगार विभाग वैदेशिक रोजगार प्रदर्शन बोर्ड श्रम विभाग लगायतका निकायहरू यो नीति कानुनका व्यवस्थाहरूलाई परिपालना गर्ने गराउने काममा जिम्मेवारीमा छन् श्रमसँग सम्बन्धित कुरा यति गरे अब अर्को बजार अब बजार उदारीकरणमा थुप्रै नीतिहरू छन् यसमा मूलभूत रूपमा तपाईँले एउटा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 अर्को बाफिया कति हो 2073 थियो पहिले अहिले 73 ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी 2073 ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी 2073 अर्को इन्सुरेन्ससँग सम्बन्धित हाम्रो बिमा समितिलाई एउटा नियमन निकायको रूपमा अधिकार दिने ऐन छ त 49 उदारीकरणको सुरुवात गर्दै हामीले बनाएको त्यही छ अब नयाँ बन्ला बिमा ऐन 2049 बिमा ऐनकै नीति भन्ने छ बिमा ऐन नै भन्ने छ 49 अर्को धितोपत्र सम्बन्धी ऐन कति हो 50 50 हो त्यसको डेट हेर्नुहोस् मलाई डाउट खोज त्यो पत्रको जस्तो कानुन छ 50 हो कि 48 जस्तो लाग्छ फेरि हेर्नु होला त्यो त्यो पत्र चाहिँ यसो त्यहाँ सर्च गर्नु न हेर्ने स्योर छैन भने केही गर्थ्यो होला ती कानुनहरू छन् र वार्षिक रूपमा जारी गरिने वित्त तथा मौद्रिक नीति मन्ट्री पोलिसी अझ यसमा मार्केट लिगलाइजेसनमा बढी सम्बन्धित हुन्छ वार्षिक रूपमा जारी गर्ने वित्त तथा मौद्रिक नीति अर्को कालोबजारी नियन्त्रण ऐन भन्ने पनि छ नि पुराना नीतिहरू ती पनि केही आकर्षित हुन्छन् संशोधन हुँदै पछिल्ला चरणमा त्यसलाई ठ्याक्कै नलेख्दा पनि हुन्छ मनमा मात्रै सम्झिनुहोस् जस बजारलाई व्यवस्थित गर्ने खालकै छ तर हामीले चाहिँ लिबरलाइजेसनभन्दा अगाडि नै आएको भएको कारणले त्यति त्यसलाई नलेखे नै हुन्छ उपभोक्ता संरक्षण अर्को यो राम्रो ल्याउनुभयो उपभोक्ता संरक्षण ऐन 2075 यो चाहिँ मार्केटसँग छ, उपभोक्ता भनेका यी वस्तु तथा सेवा दुवै लिनेहरू हुन्, तिनीहरूको संरक्षणसँग सम्बन्धित उपभोक्ता संरक्षण, उपभोक्ता हित संरक्षण एक भन्ने छ र छैन, उपभोक्ता संरक्षण 2075 हो, हित भन्ने त्यहाँ बिचमा छैन कानुनमा, उपभोक्ता संरक्षण। अब त्यतातिर अर्कोमा जानुहोस्, त्यसको तल मार्केटमा सार्वजनिक निजी साझेदारी लगानी 2075। अब मार्केटमा पब्लिक प्राइभेट पार्टनरसिपको मोडालिटीबाट लिबरलाइजेसनमा यस्ता मार्केटका एक्टिभिटीहरू गर्ने, सार्वजनिक निजी साझेदारी लगानी ऐन 2075 र अर्को मार्केटमा सेकेन्डरी मार्केट पोर्टफोलियोहरूलाई समेत हामीले सम्बोधन गरेको फिटा एक्ट 2075 नेपालीमा छ 2075 एकदमै फिटा भनेर प्रयोग भइरहेको छ नि, फरेन इन्भेस्टमेन्ट एन्ड टेक्नोलोजी ट्रान्सफर एउटा टपिकै छ नि त होइन, तपाईँहरूको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण है, फरेन इन्भेस्टमेन्ट एन्ड टेक्नोलोजी ट्रान्सफर एक्ट 2075 विदेशी लगानी तथा प्रविधि हस्तान्तरण है 2075 यिनलाई यस्तै कानुनको अधीनमा रही मार्केट लिबरलाइजेसनलाई व्यवस्थित मर्यादित र अर्थतन्त्र अनुकूल बनाउने तर्फ हाम्रा प्रयासहरू भइरहेका छन्। के भएछ बजार भन्ने होइन, श्रम गरियो बजार गरियो, अब चाहिँ व्यापार, ल व्यापार उदारीकरण। अब व्यापार उदारीकरण सम्बन्धी चाहिँ हाम्रो एउटा संविधानमै तपाईँले देख्नुपर्ने पाटो छ, उद्योग वाणिज्य र अर्थ उद्योग वाणिज्य सम्बन्धी नीति भन्ने संविधानको धारा 51 छ, यसले व्यापारमा कस्तो किसिमको नीति राज्यले लिने भन्ने कुरा अभिमुख गर्छ, अर्थ उद्योग वाणिज्य नीति, त्यो त्यसमध्येको वाणिज्य भन्नु चाहिँ व्यापारसँग जोडिन्छ। अर्को हामी सबसेक्टरल पोलिसीको रूपमा वाणिज्य नीति 2072 भन्ने छ, वाणिज्य नीति 2072 यस्तै ट्रेड लिबरलाइजेसन सम्बन्धी मूल महत्त्वपूर्ण कानुनहरू अनुसार 2064 हो, जसले कारोबार मूल्यमा आधारित रहेर भन्सारलाई या अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने कुरा सुनिश्चित गरेको छ, भन्सार 2064 नियमावली 2064। अर्को सेन्सको कति 73 हो, पहिले चाहिँ एउटा मत्स्य 75 छ, विशेष आर्थिक क्षेत्र सम्बन्धी 2075 हो। अरू के हुन्छ व्यापारसँग वस्तु विनिमय के भन्दा हुन्छ, ल इरा यस्तै कानुन भनौँ न, NTIS 2016 नेपाल ट्रेड इन्टिग्रेटेड स्ट्राटेजी, नेपाल व्यापार एकीकृत रणनीति 2016, नेपाल व्यापार एकीकृत रणनीति 2016, यो पनि उदारीकृत अर्थतन्त्रबाट कसरी लाभ लिन सकिन्छ भन्ने स्ट्राटेजीहरू यसमा छन्, ल यति भएपछि त पुग्छ तपाईँहरूलाई मोट मोट कुरा हेर्ने हो, नेपाल चाहिँ इन्टिग्रेटेड स्ट्राटेजी। अब अरू प्रश्नतिर लागौँ, यो मैले उहाँ साथीले जिज्ञासा उठाउनु परीक्षाका लागि, यो क्वेसनको लागि मात्र होइन, यो अहिले छलफल गरिरहेको कुराहरू विभिन्न क्वेसनसँग सम्बन्ध राख्छ, त्यसैले यो ज्ञान तपाईँहरूलाई कम्ती आउनुहोस् भनेर हो। के छ क्वेसन, वैदेशिक लगानी टिटाको परिचय दिँदै के भन्दैछ त, उदारीकरण प्रमुख उपलब्धिको समीक्षा गर्नुहोस्। अब नेपालमै यो उदारीकरण सम्बन्धी कुरा गर्दै गर्दा यहाँहरूले साप र हिसाबलाई चाहिँ नभुल्नु होला परीक्षामा, साप र हिसाब भन्नु पढ्नुभयो सुन्नुभयो जान्नुभयो पढिएन कतै, अब साफ र हिसाब नेपालको उदारीकरणका लागि महत्त्वपूर्ण हाम्रा सम्झौता हो होइन स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम र अर्को चाहिँ इनहान्स स्ट्रक्चरल एडजस्टमेन्ट फेसिलिटी यो आर्थिक वर्ष 42-43 हामी यसमा आवर्जित भएको हो इन्टरनेसनल मोनिटरी फन्डद्वारा अगाडि सारेको प्रोग्राम यसमा हामी आर्थिक वर्ष 49-50 आवर्जित भयौँ 49-50 जसमा केही सम्झौताको महत्त्वपूर्ण कुराहरू छन् उदारीकरणलाई अवलम्बन गर्नको लागि आर्थिक वर्ष 49-50 एनहान्स स्ट्रक्चरल एडजस्टमेन्ट फेसिलिटीमा सरकारको कार्यक्षेत्र घटाउँदै जाने निजी क्षेत्रलाई प्रोत्साहित गर्ने वैदेशिक लगानीको दायरा विस्तार गर्ने र नेपालको कर प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने निजी क्षेत्रको तीव्र निजीकरणलाई तीव्रता दिने लगायतका सम्झौताहरू हामीले यसमा गरेर ऋण सम्झौता गरेका थियौँ हिसाबमा त्यसैले यो साथमा र हिसाबमा तपाईँहरूले नभुल्नु होला यो इन्टरनेसनल मोनिटरी फन्डद्वारा अगाडि सारिएको प्रोग्राम छ यसमा पनि हामीले उदारीकृत आर्थिक नीति अवलम्बन गर्दै हाम्रो स्ट्रक्चर सुधार गर्नको लागि ऋण हामीले लिएका छौँ स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राममा र ती कुराहरूलाई नेपालमा उदारीकरणको अभ्यासको विषय तपाईँहरूलाई सोधिदिन सक्ने हुँदा ती कुरा लेखिदिनुहोस् आठौँ योजनाको विषय देखिहाल्नुहुन्छ 48 सालको सरकारले उदारीकृत आर्थिक नीति लिन गरेको औपचारिक निर्णयको विषयमा पनि लेखिदिनुहोस् र 50 सालको निजीकरण ऐन अर्को महत्त्वपूर्ण हाम्रो अभ्यास थियो 49 सालमा हामीले नेपालको उदारीकरणलाई अवलम्बन गर्नका लागि थुप्रै नीति कानुन बनायौँ औद्योगिक नीति 49 विदेशी लगानी प्रविधि हस्तान्तरण नीति 49 यस्तै वाणिज्य नीति 49 लगायतका हाम्रा सेक्टरल पोलिसीहरू बनेर त्यहाँबाट जग राम्रो तयार हुँदै हामी अगाडि बढेको हो यी कुराहरूलाई तपाईँले त्यति आउनु पर्यो र पछिल्लो कुन कुन सेक्टरमा हाम्रा उदारीकृत आर्थिक नीति अवलम्बन गरियो भन्ने कुराहरू सेक्टरल रूपमा लेख्न सक्नुहुन्छ ब्याङ्क वित्तीय संस्थाको क्षेत्रमा पनि लेखिदिन सक्नुहुन्छ यस्तै तपाईँले व्यापारको क्षेत्रमा पनि लेखिदिन सक्नुहुन्छ रोजगारीका विषय त टपिकले भनेको छ श्रमको क्षेत्रमा पनि यसो गर्दै आइयो भनेर लेख्न सक्नुहुन्छ अर्को एउटा छुट्टाउनै नहुने पार्ट चाहिँ ट्याक्स सिस्टममै हो हामीले कर प्रणाली राज्यको कर प्रणालीलाई एउटा सेल्फ ट्याक्स सिस्टममा रूपान्तरित गऱ्यौँ जो चाहिँ हामीले समझौता पनि भनेका थियौँ सोही अनुसार हामी उदारीकरणका विश्वव्यापी यी के भन्छ अवसरहरूलाई कसरी नेपालको सन्दर्भमा गई बनाउन सकिन्छ भन्ने तर्फै प्रयासहरू गर्दै आएका हौँ भन्ने लाइनबाट लेख्नुहोस् यो मैले किनभने लास्ट इयर उपसचिवलाई सोधेको क्वेसन थियो नेपालमा उदारीकरणको अभ्यास के हुँदै आयो अभ्यास कसरी हुँदै गयो त भन्ने लाइनको क्वेसन थियो तपाईँहरूलाई पनि सोधिदिएको सोद्धा आफै यो सापलाई नछोड्नु 42-43 यो सम्झौता र उदारीकरणमा गयो 49-50 हिसाबलाई नछोड्नु आठौँ योजनालाई नछोड्नु निजीकरण ऐनलाई नछोड्नु ट्याक्स सिस्टममा भ्यालुएटेड ट्याक्स लगायतका यस्ता चाहिँ हाम्रा हजुर इनहान्स स्ट्रक्चरल एडजस्टमेन्ट फेसिलिटी विस्तृत संरचनात्मक समायोजन सुविधा इनहान्स स्ट्रक्चरल एडजस्टमेन्ट फेसिलिटी अब उदार नेपालमा उदारीकरण भनेको चाहिँ साफ र हिसाब चाहिँ आइहाल्छ कि सँगै अब आलोचकहरूले भन्नेले चाहिँ आइएमएफ र वर्ल्ड ब्याङ्कले साफ र हिसाब मार्फत लादिएको प्रोग्राम हो नेपालको उदारीकरण त भन्ने पनि गर्छन् आलोचकको कुरा गर्दा तपाईँ आलोचक बनेर लेख्ने कि अब के हो तपाईँको आफ्नो हुन्छ आफ्नो तर्क दिन सक्नुहुन्छ म चाहिँ आलोचक भन्दा पनि यसको उदारीकरण थिएन भने हामी आज यो अवस्थासम्म आउन सक्दैनथ्यौँ भन्ने रिसर्च गरेर अध्ययन गरेर टुङ्गोमा पुगेको केस स्टडी गरेर त्यसैले म चाहिँ यो ठिक लाइनमा छु विश्वको लहरभन्दा नेपाल एक्लो रहन सक्दैन भन्ने लाइनको तर्कमा छु अर्को फरक ठ्याक्कै त्यसको उल्टो तर्क गर्दा पनि नमिल्ने चाहिँ छैन गर्न मन लाग्छ भने गर्दा परीक्षामा ल अरू अब उपलब्धि भन्ने छ नि त सक्नुहुन्छ उपलब्धि कसैलाई केही साह्रो गाह्रो अप्ठ्यारो छ भने गर्नु त उदारीकरणबाट भएका उपलब्धिको समीक्षा कसरी गर्नुहुन्छ नेपालमा लिबरलाइजेसन समीक्षा गर्नेको उत्तर कसरी लेख्ने भन्नुभएको छ सर उपलब्धि भनेको राम्रो कि नराम्रो कुरा राम्रो त्यसैले मैले चाहिँ यस्ता किसिमका क्वेसनमा सबल पक्ष दुर्बल या कमजोर पक्ष भनेर लेख्दिनँ सबल पक्ष अनि सुधार गर्नुपर्ने पक्ष भनेर जान्छु दुर्बल या कमजोर भन्ने हामी करेक्सन गरेर अगाडि बढ्ने हो त्यसैले सुधारका क्षेत्रहरू भनेर अर्को दोस्रोमा चाहिँ अथवा सुधार हुनै पर्ने अझै केही हाम्रा चाहिँ छन् एरियालाई उद्देश्य भनेर लेखिदिन्छु। जस तपाईँलाई सबल दुर्बल नै लेख्न त किसिमको मन छ भने त लेखे नै हुन्छ, मैले लेख्ने चाहिँ है सबै पछि पछि हामीलाई उदारीकरणबाट अवलम्बन गरे पश्चात फरेन डाइरेक्ट इन्भेस्टमेन्ट बढ्दै गएको छ, ब्याङ्क वित्तीय संस्थामा नागरिकको पहुँच बढ्दै गएको छ, आज हामी 743-744 स्थानीय तहमा ब्याङ्क वित्तीय संस्थाको पहुँच विस्तार भएका छन्, हाम्रो अनौपचारिक अर्थतन्त्र औपचारिक अर्थतन्त्रमा रूपान्तरित हुँदै गएको छ, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा नागरिकका पहुँच बढ्दै गएका छन्। यी हाम्रा सबल यसका पक्षहरू हुन् उदारीकरणले दिएको। अर्को सूचना प्रविधिको क्षेत्रमा हामीले ठुलो लाभ लिएका छौँ, विश्वसँग एकाकार भएका छौँ, यो कनेक्टिभिटीका अवसर हामीले पाएका छौँ, यो कुराहरू लेखिदिन सक्नुहुन्छ। र यस्तै ठुला पूर्वाधार निर्माणमा निजी क्षेत्रको के भन्छ उत्साहित अवस्था हामी देख्छौँ, उनीहरूको ठुलो योगदान छ। निजी विमान कम्पनी र यातायात क्षेत्र होटल रेस्टुरेन्टको क्षेत्रमा निजी क्षेत्रको लगानीले गर्दा टुरिज्म सेक्टर प्रवर्धन हुँदै गएको छ। आज हाम्रो एग्रिकल्चर सेक्टर मोडर्नाइजेसन हुनका लागि ठुलो प्लेटफर्म हामीलाई बन्दै गएको छ। यी कुराहरू चाहिँ हाम्रा पोजिटिभमा लेख्छौँ। तथापि उदारीकरणको अभ्यासको क्रममा केही सुधार गर्नुपर्ने पक्षहरू पनि उत्तिकै छन् भनेर त्यसभित्र चाहिँ यिनले विचार गर्नुपर्ने क्षेत्रहरूलाई निम्नअनुसार भनेर लेखिदिन सक्नुहुन्छ। यसमा धनी र गरिब बिचको खाडो दिने कोफिसियन्ट 0.31 अहिले छ। यसमा राज्यले अलिकति त्यो किसिमका नीतिहरू ल्याउनु पर्ने र समन्वयक वितरणका कुराहरूलाई प्रबन्धन गर्नुपर्ने देखिन्छ। निजी क्षेत्रका नाममा उदारीकरणको नाममा कालोबजारी यस्तै सिन्डिकेट र कार्टेलिङ जस्ता विकृति छन्। यसमा सरकारको नियमनकारी भूमिका जुन हुन्छ भने उदारीकरणमा त्यो कमजोर भएरै हो, त्यसैले सरकारको नियमनकारी क्षमता अलिकति बढाउनु पर्ने देखिन्छ। यो लाइनबाट तपाईँहरूले लेखिदिन सक्नुहुन्छ। यस्तै अरू कमजोरी सुधार गर्नुपर्ने के देख्नुहुन्छ? व्यापार घाटा आकाशिएको छ, यसका लागि हामीले निर्यात प्रवर्धन गर्नको लागि कम्पेरेटिभ बेनिफिटका एरियाहरू पहिचान गर्दै त्यो प्रवर्धनतर्फ जानुपर्छ भन्ने लाइनबाट भनेको ढाँचा यो भने मैले कन्टेन्ट एक दुईवटा मैले अलिकति त्यो ढङ्गबाट लेख्नु होला। अरू क्वेसन आज क्लासमा प्रवेश गर्नु होला, यो हिजै थियो। वैदेशिक लगानी भनेको के हो अनि के छ कानुन व्यवस्था हो? यसमा छलफल मात्र गर्दा हुन्छ होला, भन्नुहुन्छ कसरी वैदेशिक लगानी के हो? विदेशी संस्थाबाट गरिने लगानी संस्था भन्ने कुराबाट अब हाम्रो विदेशी लगानी तथा प्रविधि हस्तान्तरण 2075 पनि विदेशी लगानी भन्नाले भनेर परिभाषा गरिदिएको छ। त्यसलाई आन्तरिकीकरण गर्नुको आफूले बोध गर्नुपर्ने पनि हुन्छ। यहाँनिर त्यो कानुनमा लेखिए अनुसार चाहिँ सरकारले पनि लगानी गर्न सक्छ भन्ने त्यसले सङ्केत गर्छ। विदेशी सरकार संस्था वा व्यक्तिले अर्को मुलुकमा गई पुँजी प्रविधि परिचालन गर्ने अथवा त्यसलाई चाहिँ प्रयोग गर्ने एउटा अर्थ के भन्छ आर्थिक गतिविधिलाई हामीले विदेशी लगानीको रूपमा परिभाषित गर्न सक्छौँ। हाम्रो कानुनको सार पनि त्यही हो, ती कुरालाई लेखिदिनु पर्यो। यस्तो लगानी प्रत्यक्ष वैदेशिक लगानीको रूपमा पनि हुनसक्छ, पोर्टफोलियो पनि हुनसक्छ, पोर्टफोलियो लगानीको रूपमा पनि हुनसक्छ। यो चाहिँ हाम्रो वैदेशिक लगानी हो। विशेष गरी वैदेशिक लगानी यो मार्केट सिकिङ गर्न रिसोर्स सिकिङ र स्ट्राटेजिक सिकिङको लागि इन्भेस्टरले विभिन्न एउटै मुलुकमा मात्र सीमित नभएर विभिन्न मुलुकमा जाने जुन ग्लोबलाइजेसनले त्यो अवसर दियो त्यसलाई लाभ लिनका लागि लगानीकर्ताहरूले विभिन्न मुलुकमा गएर त्यो गर्छ। त्यसैले मार्केट एक्सेस त्यहाँ छ कि छैन ती कुराहरू हेर्ने, रिसोर्स के छ प्राकृतिक संसाधन छ, लेबर छ सस्तो मात्रामा छ, अर्को मुलुकमा जानुभन्दा त्यो मुलुकमा गयो भने चाहिँ मलाई बढी प्रफिट हुन्छ भन्नु भने उनीहरू जान सक्छन्। यो ढङ्गबाट चाहिँ वैदेशिक लगानी विश्वव्यापी रूपमा एउटा विस्तारित अवस्थामा देख्छौँ, यो बाटोबाट लेखिहाल्नुहुन्छ। अब अर्को चाहिँ पछिल्लो बाटो नीतिगत कानुन व्यवस्था चाहिँ ज्ञान हुनु पर्यो, त्यसमा सम्भवतः वैदेशिकको तयारीमा परीक्षाको मुखमा हुनुहुन्छ ज्ञान होला। वैदेशिक लगानी सम्बन्धी हाम्रो संविधानले के भन्छ? विदेशी लगान आकर्षित गर्ने प्राथमिकता प्राप्त क्षेत्रमा लगाएर राष्ट्रिय प्राथमिकता क्षेत्रमा वैदेशिक लगानीलाई परिचालन गर्ने, त्यसमा पनि प्रगतिशील गैर के भन्ने छ यो एनआरआई के भन्छ त्यसलाई आवासीय नेपाली नागरिकको पनि प्रगति र सिपलाई विदेशी लगानी मार्फत यसरी चाहिँ परिचालन गर्नु प्रोत्साहित गर्ने भन्ने कुराहरू नै छ र सोही अनुरूप हाम्रो अघिका अघि लेखेका कानुनहरू यहाँ आकर्षित हुन्छ। विदेशी लगानी नीति कति हो हाम्रो '71 भन्ने छ, अन्तर्राष्ट्रिय विकास सहायता भन्ने चाहिँ झुक्किनु होला, त्यो चाहिँ अन्तर्राष्ट्रिय सहायता परिचालन 76 हुन्थ्यो र विदेशी लगानी नीति 71। अर्को औद्योगिक नीति 2067 र औद्योगिक व्यवसाय पनि 2073 भन्ने छ, यसले पनि विदेशी लगानीमा सञ्चालित अथवा स्थापित उद्योगहरूको लागि एउटा चाहिँ क्राइटेरिया तोकिदिएको छ र नेसनल ट्रिटमेन्ट गर्ने कुराहरूलाई अभिमुख गर्छ, यो लेख्नुपर्ने तपाईँले त्यो कानुन। अर्को निजीकरण 2050 पनि वैदेशिक लगानीमा आकर्षित हुन्छ, निजीकरण गरिएका संस्थानहरूमा विदेशी लगानीले पनि लगानी गर्न पाउने भन्ने कुरा यसले स्थापित गरिदिएको छ। आयकर ऐन 2058, मूल्य अधिकार ऐन 2052 र अन्तशुल्क ऐन 58ले पनि विदेशी लगानीका जुन निर्यात गर्ने खालका चाहिँ उद्योगहरू छन् भने त्यसलाई विदेशी लगानीमा सञ्चालित निर्यातमूलक उद्योगहरूको लागि छुट सुविधाहरूको व्यवस्था गरिदिएको छ। यी कुराहरू पनि तपाईँहरूले जोडिदिँदा राम्रो हुन्छ। हवाई नीति 63 पनि प्रवचनहरू छन्, विदेशी लगानीबाट पनि यो चाहिँ हवाई सेवाहरू सञ्चालन गर्नु सक्ने कुराहरू पनि यसले दिएको छ। यी चाहिँ नीतिगत कानुनी व्यवस्थाहरू लेख्नुपर्छ। नाम र त्यसभित्र सारमा के छ, फरेन इन्भेस्टमेन्टसँग गाँसिएको विषय के छ भनेर लेख्नुभयो भने अब त्यो चाहिँ मूल कुरा हो। वैदेशिक लगानीको अहिलेको अवस्था हामीसँग 4872 औद्योगिक तथ्याङ्क अनुसार 4822 उद्योगहरूलाई हामीले विदेशी लगानीका लागि त्यो स्वीकृति दिएका छौँ र यसमा हाम्रो अहिले पछिल्लो टप 10 मुलुकहरूमध्ये पहिलो स्थानमा चीन छ र 10 स्थानसम्म क्रमशः दोस्रोमा इन्डिया हुँदै स्विजरल्यान्ड पर्छ 10 स्थानमा र यसमा हाम्रो यहाँहरूले हेर्नुपर्ने पछिल्लो हाम्रो इन्फोको कुराहरू र आउटस्ट्यान्डिङ स्टक के छ भन्ने कुराहरू हेर्नु पऱ्यो। यसमा चाहिँ हाम्रो अहिलेसम्म $1938 बिलियन हाम्रो स्टक देखिन्छ, ओल्ड इन्भेस्टमेन्ट रिपोर्ट 2018 डाटा अनुसार $1938 बिलियन हामी सब वैदेशिक लगानीहरूको यो तथ्याङ्क छ। यसलाई चाहिँ औद्योगिक यो तथ्याङ्क 75 रिपोर्ट अनुसार हेर्ने भने 29 खर्ब 30 अर्ब यस्तै लाइनमा आउँछ, 293 प्लस चाहिँ हामी सब वैदेशिक लगानी आएको देख्छौँ र पछिल्लो अवस्था हेर्ने भने डुइङ बिजनेस रिपोर्टलाई पनि हामीले बेस मान्नुपर्छ। हामी वैदेशिक लगानी गर्नको लागि या लगानी या व्यवसाय गर्ने वातावरणको दृष्टिले 63.2 अङ्कका साथ विश्वका 190 देशमध्ये 94 स्थानमा हामी छौँ, यो कुराहरू लेखिदिनु पऱ्यो। र सबैभन्दा बढी वैदेशिक लगानी जो हाम्रो ऊर्जा क्षेत्रमा छ, इनर्जी बेस्ड इन्डस्ट्रीहरूमा हाम्रो लगानी छ र सबैभन्दा कम चाहिँ इन्फर्मेसन र टेक्नोलोजीमा देखिन्छ। यी तथ्याङ्कहरू चाहिँ मैले आज मात्रै केस स्टडी यसको सकेर विदेशी लगानीको अवस्था एउटा प्रोग्राममा प्रेजेन्टेसन गरेको थिएँ, यी मैले जति पनि भने ती प्रुफ गरेको अथवा आधिकारिक तथ्याङ्क अनुसार फाइन्डिङ गरेका कुराहरू जुन मैले तपाईँहरूलाई भने सेयर गरेँ। 63.2 अङ्क यति कुराहरू चाहिँ हामीले जान्नुपर्ने देखिन्छ, यो चाहिँ वर्तमान अवस्था हेर्दा। अब सुधार गर्न के गर्नु पर्ला त अहिलेसम्मको अहिलेसम्म विदेशी लगानीको विगत धेरै वर्षदेखिको यो रहेछ, मैले सङ्घीयता पश्चात चाहिँ के रहेछ अहिलेसम्मको स्टक र 4 वर्षमा कस्तो किसिमको फ्लक्चुएसन आयो भन्ने एउटा स्टडी गरेको थिएँ, त्यसमा चाहिँ यो देखिन्छ अहिलेसम्मको 293 त्यो चाहिँ खर्ब त्यति चाहिँ हाम्रो परिचालन देखिन्छ भनेको 29 खर्ब 30 अर्ब त छ। 1938 पनि डलरलाई लानुभयो भने त्यही अब छ कि अब 1938 डलर अनि त्यसलाई चाहिँ 114 मल्टिप्लाई गर्छ त त्यो चाहिँ मैले सोर्स बताएँ नि त औद्योगिक तथ्याङ्कले त्यसो भन्छ अनि ओल्ड इन्भेस्टमेन्ट रिपोर्ट भन्ने छ क्या त्यो चाहिँ अङ्कारले प्रकाशन गर्छ त्यो बमोजिम चाहिँ डलरमा राख्छ विश्वभरिको छ त्यस्तै र अर्को महत्त्वपूर्ण कुरा यसमा तपाईँहरूले गर्नुपर्ने 2018 विश्वमा परिचालन हुने वैदेशिक लगानीको 0.06% 2018 स्टक हेर्दा 0.06% मात्र हामीसँग छ विश्वको वैदेशिक लगानी 0.06% र मात्र 2018 परिचालितमा चाहिँ 0.012% हाम्रो नेपालको भागमा देखिन्छ त्यो 0.012 यो चाहिँ 2018 मात्र परिचालन भएको मध्ये 0.012 हजुर ल त्यो अवस्था छ र सुधार गर्न के गर्नुपर्छ त अहिलेसम्मको परिचालन भयो विभिन्न वर्षबाट अप टु 75-76 यो 482 देखाएको छ हाम्रो यो अहिलेको पछिल्लो रिपोर्टले 482 यो चाहिँ यो मात्र मैले एउटा थिएँ गरेको थिएँ यसको डाटा त्यहाँबाट देखिँदैन होला सानो हुन्छ यसको समस्याहरू के छन् हाम्रो प्रभाव के भयो भने तपाईँहरूको डाटा चाहिँ त्यही बताइदिन खोजेको यहाँबाट मैले सार निचोड निकालेको छु नि फाइन्डिङ त्यो लेखा मैले 5-7 भनौँ न तपाईँलाई ठ्याक्कै रेडिमेड होस् परीक्षामा भनेर 8-10 छन् 0.012 त्यो माथि अघि भने मैले 29-30 भने 29-37 लेखौँ त त्यो डाटा चाहिँ अब निकालेको 29-37 06.68 हो 06 सम्झिनु अघि त 29-30 भन्दै थिएँ नि मैले 293 कुरा यो मिलियन रुपिज है यो चाहिँ अहिले 2018 हाम्रो वैदेशिक लगानी मिलियन रुपिज बिलियन लेख्ने भयो 1938 डलरमा लेख्ने बिलियन डलर बिलियन डलर लेखे भयो विश्वबाट लेख्ने भने हाम्रो चाहिँ यो मिलियन रुपिजमा राखेको छ 29-37 06 त्यो चाहिँ मिलियन रुपिज हामीसँग वैदेशिक लगानी अहिलेसम्म परिचालन भयो 63.2 भयो बिलियन भने अर्ब 0.006 006 एउटा मात्र जिरो लेख्यो अहिले 0.006 बनाउन है 0.006 बिचौकै र यतिमै त म 0.006 हजुर 0.012 भन्यो होइन अघि हो ठिक छ 2018 यो इन्फ्लो चाहिँ 2018 विश्वभरि विदेशी लगानी जति इन्फ्लो भयो इन्फ्लो र आउटफ्लो यसको दुइटा हुन्छ इन्फ्लो मध्येको हाम्रो 0.012% नेपालको पर्सेन्टेज छ मैले यो चाहिँ चार्ट वाइजलाई यसरी गर्दै गर्थेँ अर्को 6 भइहाल्यो त र समाधानको उपायहरू यहाँ 10-12 छन् पैसा तपाईँलाई ठ्याक्कै देख्न मिल्ने भनेर मैले भन्ने खोजेँ ल आर्थिक नीतिका सम्बन्धमा साझा राष्ट्रिय दृष्टिकोण यो नोटमा छोडे तपाईँले पाउनुहुन्छ यसलाई रिपोर्ट गर्दा हुन्छ मैले यो रिसर्च नै गरेर एउटा निष्कर्षमा पुगेको आर्थिक नीतिका सम्बन्धमा साझा राष्ट्रिय दृष्टिकोण विकास गरी आर्थिक नीतिका सम्बन्धमा साझा राष्ट्रिय दृष्टिकोण विकास गरी नीतिगत स्थिरता कायम गर्नुपर्छ साझा राष्ट्रिय दृष्टिकोण विकास गरी नीतिगत स्थिरता हामीसँग पोलिसी स्टेबिलिटी भएन छ अब त्यसले गर्दा चाहिँ इन्भेस्टरहरूले पत्याएर जे पनि हुन्छ भनेर अलिकति यो चाहिँ प्रेडिक्टेबिलिटी हुनु पऱ्यो स्टेबल हुनु पऱ्यो अब यो यहाँहरूले कतिको सुन्नुभएको छ, एउटा यो ब्लेन्डेड फाइनेन्स भन्ने सुन्नुभएको छ, यसमा चाहिँ सरकार जमानी गर्छ तिनवटा पार्टी, विदेशी लगानी गर्दा हाम्रा आफ्ना निजी क्षेत्र र सरकार तिनवटैको संयुक्तमा हुन्छ, सरकारले जमानीमा बसेर ब्लेन्डेड फाइनेन्सको व्यवस्था गरियो भने अनि ओनरसिप हुन्छ र अलिकति लगानी चाहिँ हामी बढाउन सक्छौँ, नत्र चाहिँ अघिल्लोपल्ट सिमेन्ट उद्योगका लागि जुन लगानीकर्ता आएका थिए हाम्रै निजी क्षेत्रले यहाँ छिर्न दिनु हुँदैन हामी अप्ठ्यारा पर्छौँ भनेर जुन विरोधहरू गए भित्र आन्तरिक रूपबाट यस्तो अस्वस्थ प्रतिस्पर्धा भयो, विदेशी लगानीलाई वितृष्णा भयो, त्यसैले मिलेर जान सक्छौँ भन्ने यो एउटा कन्सेप्ट छ। अहिलेको हाम्रो यो विदेशी लगानी प्रगति हस्तान्तरण ऐन 75 पनि यो कुरालाई सङ्केत गरेको छ, यसको कार्यान्वयनतर्फ हामी अगाडि बढ्नु पर्यो भन्ने मैले अध्ययनबाट आफ्नो निष्कर्ष निकालेको छु, त्यसलाई लेखिदिनुहोस्। फेरि यो नयाँ कन्सेप्ट हुँदा नबुझ्नु होला कि भनेर हो, सरकारले जमानीमा बसेर स्वदेशी निजी तथा विदेशी लगानीकर्ताको संयुक्त लगानी गर्न मिल्ने लगानीकर्ताको संयुक्त लगानी, अब त्यहाँ हाम्रो निजी र विदेशी पनि हुन्छ, सरकार पनि बिचमा बस्नुपर्छ, त्यसो भने ओनरसिप हुन्छ भनेर गर्न मिल्ने विधि, ब्राकेटमा ब्लेन्डेड फाइनेन्स, BLENDED, ब्लेन्डेड फाइनेन्स भन्छ यो कन्सेप्टलाई, प्रयोग गर्ने प्रावधानको कार्यान्वयनतर्फ जोड दिने, BLENDED, ब्लेन्डेड, BLENDED, हजुर ब्लेन्डेड फाइनेन्स, हजुर प्रयोग गर्न मिल्ने विधि, ब्राकेटमा ब्लेन्डेड फाइनेन्स, प्रयोग गर्ने प्रावधानको आउँदैछ त्यहाँ प्रावधान कार्यान्वयनतर्फ जोड दिनुपर्छ, कानुनमा चाहिँ बनाइयो, अब त्यसको कार्यान्वयन गर्ने कार्यविधि कति हो त, जमानी कतिमा बस्न सकिन्छ त, कसरी जान सकिन्छ, प्राइभेट सेक्टरसँग पनि इन्ट्राक्सन गर्नु पर्यो, त्यतातिर चाहिँ प्रावधान चाहिँ छ, कार्यान्वयन गरिएको छैन भनेको यो। अर्कोमा विदेशी लगानीमा स्थापित हुने कम्पनीको दर्तादेखि खारेजीसम्म का सबै कार्य एकल बिन्दु भन्ने बुझ्नुहुन्छ, पोइन्ट वान स्टप सर्भिस सेन्टर, एकल बिन्दुबाट यो व्यवस्था छ कि छैन, लगानी सम्मेलन पश्चात हामीले रातारात वान स्टप सर्भिस सेन्टर खोलेको, अहिले उद्योग विभाग अन्तर्गत 9 सेवा एउटै ढोकाबाट पाइन्छ, तर अन्य मुलुकको तुलनामा हाम्रो छिटो हुनु पर्यो, एकल बिन्दुबाट उनीहरूले लेख्ने वा यहाँ लेख्दा अन्य मुलुकभन्दा छिटो भयो भने आउँछ ल, एकल बिन्दु के लेख्यो, एकल बिन्दुबाट विश्वका अन्य देशको भन्दा कम समयमा निम्त्याउने व्यवस्था गर्नु, निम्त्याउने टुङ्गो लाउने के लेख्नुहुन्छ, विश्वका अन्य देश भन्दा, अन्य देशमा पनि वान स्टप सर्भिस सेन्टरको प्रोभिजन छ, अब हाम्रो चाहिँ प्रोभिजन राख्यो भन्दैमा हुँदैन, फेरि टाइम त उसले फेरि लगाइदिएको छ नि, कम समयमा हुने निम्त्याउने भनेर लेखिरहेछु मैले चाहिँ, अब तपाईँले के लेख्न मन लाग्छ, टुङ्गो लाउने व्यवस्था गर्नुपर्छ। अर्को चाहिँ हाम्रो यो कार्यप्रणालीमा अकाउन्टेबिलिटी ट्रान्सपरेन्सी भएन, सही सूचनाको प्रभाव पनि भएन र यो दक्ष र हार्दिक किसिमको औद्योगिक सम्बन्ध भएन भन्ने छ, त्यो बनाउनतर्फ र व्यावसायिक व्यवहार गर्नुपर्छ, प्रोफेसनल भन्ने हो, तपाईँलाई आएर यहाँ 6 अरब 7 अरबको लगानी गर्ने लगानीकर्ताहरूसँग गर्ने व्यवहार हाम्रो प्रोफेसनल बन्न सकेन भने हामीलाई गिला गर्छ, गिजा गर्छ, त्यसैले त्यो किसिमका व्यवहारमा हामीले संस्कारमा रूपान्तरण हुनु जरुरी छ, अनि लगानीकर्ताहरू चाहिँ यतातिर आउने हो। त्यसलाई कार्यप्रणालीमा पारदर्शिता र उत्तरदायित्व हार्दिक औद्योगिक सम्बन्ध हार्दिक औद्योगिक सम्बन्ध र व्यवसायिक व्यवहार गरिनुपर्छ, व्यवसायिक व्यवहार गरिनुपर्छ। होजिङ कानुन भन्ने सुन्नु भएको छ? होजिङ लेखेको छ त कानुनमा, पढ्दा हेजिङ पढ्यो। होजिङ नियम अलिक 75 भन्ने चाहिँ होजिङ हो। होजिङ कानुन के भन्छ, के हो त त्यस्तो भन्छ? अब होजिङ कानुनमा के छ भने, विदेशी लगानी गर्दा, अमेरिकाको लगानी गर्दाले नेपालमा लगानी गर्छ भने अब कुन मुद्रामा लगानी गरेको छ, फिर्ता गर्दा पनि सोही मुद्रामा लान पाउने व्यवस्था हो। अब त्यो व्यवस्था चाहिँ हामीले अहिले गऱ्यौँ, त्यसको कार्यान्वयनमा फेरि यो त्यो प्रक्रिया अझै चाहिँ सकेसम्म चाहिँ नलगोस् भन्ने प्रवृत्ति छ कि। तपाईँले यसको उदाहरण एनसेलकै कहानी सुन्नुभएकै छ, एनसेलका फिर्ताका विषय मुद्दा मामिला यो विश्वव्यापीमा छाप कस्तो पर्यो होला, त्यही प्रफिट हुन्छ भनेर त लगानी गर्न आएको हो नि त, होइन र? अनि यति अर्ब लगो यो गरौँ भनिरहेको हुन्छ, त्यही प्रफिट हुन्छ, राम्रो हुन्छ, अन्य मुलुकमा भन्दा यो यसमा मार्केट जमाउन सक्छु भनेर देखेर त लगानी गरौँ होला। त्यसैले यी कुराहरूमा चाहिँ अलिकति हामीले सुधार गर्नुपर्छ, विश्वमा फेरि नराम्रो छाप पर्यो भने चाहिँ फेरि लगानी हाम्रो आउन्न। त्यसैले यो होजिङ के लेख्नुहुन्छ यसमा, वैदेशिक लगानीको प्रतिफल फिर्ता लैजान, प्रतिफल फिर्ता लैजान होजिङ कानुन अनुरूपको सहज व्यवस्था, कानुन बन्दैमा सहज हुँदैन, त्यसैले होजिङ कानुन बनाउनको सहज व्यवस्था गरिनुपर्छ। सहज व्यवस्था गरिनुपर्छ, यसको नामै हाम्रो कानुन चाहिँ अब होजिङ नै लेखेको छ, नेपालीमै होजिङ हो जी अनि ममा तल ग, होजिङ कानुन बमोजिम को सहज व्यवस्था गरिनुपर्छ, कानुन बनाउँदैमा हुँदैन भनेको। अर्को लगानीकर्ताको भावना र राष्ट्रिय आवश्यकता अनुसार, लगानीकर्ताको भावना र राष्ट्रिय आवश्यकता अनुसार विज्ञहरूको राय सहित यो एक्सपर्टहरूको राय लिने त्यस्तो संस्कार पनि विकास हुन जान्छ नि नेपालमा, र राष्ट्रिय आवश्यकता अनुसार विज्ञहरूको राय सहित लगानी परिचालनका कमजोरीमा सुधारको संस्कार विकास गर्नुपर्छ, राय सहित परिचालनको कमजोरीमा, लगानी परिचालनका कमजोरीमा सुधारको प्रयास गरिनुपर्छ। के हुन् कमजोरी, कसरी गर्न सकिन्छ भन्ने चाहिँ अलिक एक्सपर्टहरूको प्रयोग गर्नु पर्यो, तिनीहरूको ज्ञान लिनु पर्यो। अर्को चाहिँ इन्फ्रास्ट्रक्चर हाम्रो राम्रो नभएर पनि लगानीकर्ताहरू अलि डराउँछन्, सहज ढङ्गको वातावरण त्यो हिसाबले पनि भएको छैन, त्यसैले सुरक्षित र भरपर्दो यातायात, विद्युत लगायत पूर्वाधार, मूलभूत रूपमा ट्रान्सपोर्टेसन र इलेक्ट्रिसिटी नै हो, सुरक्षित र भरपर्दो रूपमा यातायात तथा विद्युत लगायतका पूर्वाधारको विकास र विस्तार गर्नुपर्छ। विकास गर्नुपर्छ। अर्को यहाँहरूले नभन्नु होला, अहिले प्राय सुधारमा लेख्नुपर्ने एउटा पाठ छ, अहिले 75 सालमा थुप्रै कानुन बनाएका छौँ हामीले, विभिन्न क्षेत्रको कानुन बनाएर लोकसेवाको परीक्षार्थीले चाहिँ सोच्छ कि भनेर पढ्ने हो, अरूले त पढेको छैन नि त। त्यसैले सुधार गऱ्यौँ भनेर नेपाल कमिसनमा राख्दैमा भएन, त्यसभित्रका नयाँ कुराहरू रिफर्मका एजेन्डा के समाविष्ट भयो त कानुनमा भनेर लगानीकर्ताका कामसम्म पुर्याउनु पर्छ, अनुभव थाहा पाउँछ यस्तो रहेछ भनेर, यो गरियो सुधार गरियो कानुन बनाइयो भनेर मात्र हामीले कोही पढ्नुभन्दा अरू प्रयोग छ र? ठ्याक्कै लगानीकर्ताले के गरेछ भने त प्रोभिसनले हेर्दा प्राइभेट सेक्टरको, त्यसैले यसको प्रचार गर्नु पर्यो, त्यो भनेको अन्तर्राष्ट्रिय मञ्चमा हामीले यही कुराहरू लानु पर्यो, इकोनोमिक डिप्लोमेसीमा हाम्रो यी सुधार हुनु पर्यो ल। त्यसलाई भाषामा वैदेशिक लगानी सम्बन्धी नयाँ नीति तथा कानुनी प्रावधानका सम्बन्धमा, वैदेशिक लगानी सम्बन्धी नयाँ नीति तथा कानुनी प्रावधानका सम्बन्धमा प्रचार र पैरवी गरिनुपर्छ, प्रचार र पैरवी गरिनुपर्छ। अर्को चाहिँ एनआरएन नै हो, हामी नेपालप्रति माया गर्ने, नेपालप्रति अपनत्व छ भन्ने आश नै हो हामीलाई, त्यसैले उनीहरूसँग भएको सिप प्रविधि र पुँजीलाई परिचालन गर्न अलिक सहज व्यवस्था र अलिक इन्सेन्टिभ दिनु पऱ्यो होइन, राज्यले म प्रति केही न केही गरौँ भन्ने किसिमका प्याकेजहरू ल्याउनु पर्छ भन्ने छ। त्यसलाई गैरावश्य नेपालीसँगको पुँजी प्रविधि र सिपलाई गैरावश्य नेपालीहरूसँगको पुँजी प्रविधि र सिपलाई परिचालन गर्न विशेष व्यवस्था गरिनुपर्छ, विशेष व्यवस्थामा प्याकेज र इन्सेन्टिभका कुराहरू हुन सक्छन्, उनीहरूलाई दिने छोट केही। र अर्को चाहिँ यहाँहरूले जाने सुनेकै कुरा हो, डिटिए जाने सुनेकै हो, अर्को डिटिए सँगै विदेशी लगानीसँग जोडिएको अर्को के बिपा, अब कवि चेक गर्नेले थाहा पाउने कि नथा पाउने भन्ने छ, बिपा लेख्ने कि नलेख्ने भन्ने छ, बिपालाई अहिले बिट्स भन्छ कि फेरि, त्यो अहिलेबाट चाहिँ हामीले यो बिपा भन्न छोडेर एग्रिमेन्ट त्यस्तो छ होइन, बिआइटिएस भन्ने छ, बाइलेटरल इन्भेस्टमेन्ट ट्रिटिज भन्ने छ यसपटकबाट, अब त्यहाँ लेख्दा चाहिँ बिपा बिट्स लेख्ने कि अब के लेख्ने त्यो थाहा नभइदिनु सक्छ यस्ता कुराहरू होइन। अब तपाईँले लेख्दा चाहिँ मैले जानकारी गराएँ, अब जे गर्नु मन लाग्छ त्यति बेला के आउँछ, बिट्स आउँछ कि बिपा आउँछ, लेख्न चाहिँ लेख्नै पर्छ। बायोलेटरल इन्भेस्टमेन्ट प्रमोसन एन्ड प्रोटेक्सन एग्रिमेन्ट भनेको विदेशी लगानीलाई देशभित्र आकर्षित गर्ने र लगानीकर्ताको सुरक्षा प्रदान गर्ने राम्रो सम्झौता पत्र हो, त्यसैले लेख्न चाहिँ छुटाउनु हुँदैन, बिर्स्यो भने पनि सम्झेर लेख्नु यो। र डिटिए अहिले कतिवटा देशसँग छ, डिटिए महादेशसम्म 11 छ क्या, र बिट्स चाहिँ हामीले बिपास कतिवटा छ, 7 छ, भन्दा छ भन्दा 7 हुन्छ, त्यो त्यो एउटै मितिमा 2 छ कि, आयरल्यान्ड र बेलायतसँग छ, अब लेख्दा ओर्दा भन्दा सबैले 6 नै भन्छ, त्यो सरकारी रिपोर्टमा पनि 6 नै भन्ने छ, त्यो भन्दै जाँदा चाहिँ 7 देश छ ल। डिटिए तपाईँ ट्याक्स एभिडेन्स एग्रिमेन्ट डिटिए होइन नि, डिटिए 2 डबल ट्याक्स एभिडेन्स एग्रिमेन्ट डिटिए र बिपा बिट्स बिआइपिपिए ट्राकेटमा बिआइटिएस भनेर बिट्स भन्न त्यसरी गएको छ लाई थप अन्य मुलुकहरूसँग विस्तार गर्नुपर्छ। कतिवटा पाकेमा अर्थ फुल्ने गरी 10 लेखेपछि त भइहाल्यो नि त, अर्को एउटा लेख्नु नबोल्नु होला, हाम्रो त्यो अङ्क चाहिँ मैले त्यहाँ खोले मसँग यहाँ रहेछ भने अलिक सेयर गरौँ होला। छिमेकी मित्र राष्ट्र भारतको भन्दा हाम्रो करप्सन इन्डेक्स कमजोर छ, छिमेकी मित्र राष्ट्र भारतको भन्दा डुइङ बिजनेस इन्डेक्स हाम्रो कमजोर छ, त्यसैले त्यही भारतमा त्यत्रो धेरै मार्केट छ, त्यति ठुलो पपुलेसन छ भने नेपालमा रोजी हाल्दैन कि, त्यहाँ भन् भारतमा गएर इन्डस्ट्री खोल्नुभन्दा नेपालमा खोल्दा के राम्रो छ त भन्ने बनाउनका लागि हामीले हामी के भन्छ करप्सन इन्डेक्स गुड गभर्नेन्स हाम्रो बलियो बनाउनुपर्छ, यो चाहिँ सुशासनको बाटोबाट तपाईँले लेखिदिनु पर्ने हुन्छ। छिमेकी मित्र राष्ट्र, छिमेकी मित्र राष्ट्रको भन्दा भ्रष्टाचार सूचक करप्सन इन्डेक्स र डुइङ बिजनेस इन्डेक्स थप राम्रो र दिगो बनाउन पहल गर्नुपर्छ। यसको अङ्क थियो कम, मैले यसो हेरेको थिएँ, अङ्क याद भएन, नेपालको र इन्डियाको के छ भनेर एउटा कम्पेरिटिभ मैले हेरेपछि अङ्क चाहिँ याद भएन, जस हेर्न सकिन्छ त्यो अहिलेको पछिल्लोमा त्यो अल इन्भेस्टमेन्ट रिपोर्टमा पनि छ। र यति चाहिँ दसमा के छोड्नु भनेर हो, फेरि महत्त्वपूर्ण छ, एघार राम्रो भयो नि त, कि नौमा लेख्नुहोस् कि एघारमा लेख्नुहोस्, आठ दसमा लेखेको राम्रो। ल अर्को सत्र लागौँ। हजुर मलाई मन पर्दैन, अब विदेशी लगानीका विषयमा थप पोर्टफोलियोको पढ्न के पढ्नुहुन्छ होइन, त्यही हो बाहिरबाट ल्याउनु भन्ने, यति कुराहरू चाहिँ ध्यानमा राख्नुभयो भने तपाईँलाई हुन्छ सोध्न सक्ने क्वेसन। गइरहेको यसपटक सहसचिव उप सचिव दुवैलाई सोधेको, अर्को वैदेशिक सहायताको पनि उत्तिकै महत्त्वपूर्ण छ, त्यसलाई हामी छलफल गर्छ। ल गरिबी, गरिबीको परिचय दिए दिँदै र यो परिचयको विषय थप भन्नु नपर्ला यहाँलाई, नेपालको प्रादेशिक बहुआयामी गरिबीको अवस्थालाई चित्रण गरी यस्तो गरिबी के हो, न्यूनीकरण गर्न अवलम्बन गर्ने उपाय हो, प्राय गरिबीसँग न्यूनीकरणको सुधारका विषयहरू जोडिएका छन्। तर यहाँ मल्टिडाइमेन्सनल पोभर्टीको कुरा छ, गरिबीको परिचय दिन सक्नुहुन्छ, उहाँले भने के हो, न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न नसकेको अवस्था गरिबीको हो। दैनिक 1.25 मेट्रिक टनभन्दा कम आम्दानी गरे, नेपालको सन्दर्भमा 19,261 रुपियाँ र प्रति त्यो क्यालोरी चाहिँ 220 क्यालोरी भन्दा कम उपभोग गर्ने चाहिँ गरिब भन्ने चाहिँ निरपेक्ष गरिबीको। तपाईँहरूले उठान गर्दै गरेका कुराहरू चाहिँ रुपियाँ पैसासँग जोडिए, र रुपियाँ पैसाको आधार मात्र गरिबीको व्याख्या गर्नु चाहिँ यसको अधुरो र अपूर्ण व्याख्या हुन्छ। सन् 1997 पश्चात एजुकेसन, हेल्थ र यो अर्को पर क्यापिटल इन्कमसँग जोडिएको लाइफ एक्सपेक्टेन्सी, लिटरेसी र पर क्यापिटल इन्कम जस्ता सूचकबाट जुन एसडिआईको मापन हो त्यो गरिबीसँग गाँसिएको विषय हो। अहिले पछिल्लो 2010 UNDP एन्ड अक्सफोर्ड पोवर्टी एन्ड डेभलपमेन्ट इनिसिएटिभबाट विकास गरिएको एजुकेसन, हेल्थ एन्ड लिभिङ स्ट्यान्डर्डका 10 सूचकहरूको एरियाको व्याख्या जुन हो त्यो चाहिँ पछिल्लो गरिबीको व्याख्या हो। त्यसैले रुपियाँ पैसासँग मात्र गाँसेर गरिबीलाई हेरिनु हुँदैन भन्ने अहिले छ। गरिबी निवारण नीति 2076 अध्ययन गर्न बाँकी नै होला सायद, हो बाँकी छ, नाम त सुनिएको छ। गरिबी निवारण नीति 2076 गरिबीलाई विभिन्न कोणबाट 8 प्रकारको व्याख्या गरेको छ र पनि टुङ्गो लागेको छैन, के चाहिँ हो त गरिबी भनेर टुङ्गो लागेको छैन। त्यसैले विभिन्न किसिमका गरिबीहरू, विभिन्न स्थानका गरिबीहरू, फरक किसिमका गरिबीहरू, निरपेक्ष गरिबीहरू, आधारभूत आवश्यकता परिपूर्ति गर्न नसक्ने गरिबीहरू, सापेक्ष गरिबीहरू, बहुआयामी गरिबीहरू, यसरी यस्तो गर्दै गर्दै चाहिँ त्यहाँ लेखिएको छ, त्यो टुङ्गो लाग्न नसकेको जस्तो देखिन्छ। यसमा गरिबी अत्यन्तै चर्चाको विषय पनि हो। अहिले दिगो विकास लक्ष्यको लक्ष्य नम्बर 1 संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूलाई यसलाई प्रमुख पहिलो लक्ष्यको रूपमा तय गरेका छन् र अब यो लक्ष्य हासिल गर्नका लागि संयुक्त राष्ट्रहरूले आन्तरिकीकरण गर्दै काम पनि गरिरहेका छन्। त्यसैले गरिबीको सन्दर्भमा यो एउटा क्रस कटिङ इस्यु हो, मल्टिडाइमेन्सनल सब्जेक्ट म्याटर हो, यसलाई कुनै एउटा अब के भन्छ एउटा पक्षबाट मात्र व्याख्या गर्न चाहिँ यसलाई सकिन्न, टुङ्गा पुग्न सकिँदैन। तैपनि यसको के भन्छ व्याख्या चाहिँ यो ढङ्गबाट छ भन्ने लाइनबाट जानुपर्छ। आधारभूत आवश्यकता मात्र भन्ने चाहिँ 6-7-42-43 सालतिरको परिभाषा त्यो हो, गल्ती होइन। तर अब आजको अवस्था अनुसारको हामीले लेख्नु पर्ला गरिब विकास हजुर दसवटा सूचकहरू याद छ नि तपाईँहरूलाई शिक्षामा दुईटा छ इयर्स अफ स्कुलिङ र स्कुल एटेन्डेन्स स्वास्थ्यमा दुईटा छ चाइल्ड मोर्टालिटी र न्युट्रिसन जीवन स्तर लिभिङ स्ट्यान्डर्डमा छवटा छन् इलेक्ट्रिसिटी कुकिङ फ्युल सेनिटेसन वाटर एसिस्ट र फ्लोर घरको यो भुइँ र छानो समेत के छ भनेर विद्युतमा पहुँच के छ भनेर हेर्नु खाने पानीका कुराहरू हेर्नु विद्यालयको भण्डार उपस्थिति दर हेर्नु अब यो त जानेर बस्नु पर्यो नि त यो ठ्याक्कै तोकिएको हाम्रो बाबुआमीमा पनि 28.6 भनेपछि के हेरेर रहेछ त मैले अझै त्यहाँ प्रादेशिक भनेको छु सातवटा प्रदेशको अवस्था के छ त ज्ञान छ तपाईँहरू कसैलाई त्यति मात्र जान्दा पनि हुन्छ परीक्षामा तपाईँलाई बढी र कम सबभन्दा बढी कर्णाली प्रदेश 51.2 कम कहाँ 3 नम्बर प्रदेश 12.2 यतिसम्मको ज्ञान भए पनि ठुलो काम गर्छ 28.6 चाहिँ राष्ट्रिय रूपबाटको हाम्रो बहुआयामिक गरिबी अवस्था हो अब 15th प्लानले चाहिँ यसलाई हामीले 13% झार्ने कुरा गरिरहेका छौँ त्यसको लक्ष्य चाहिँ यस्ता ज्ञानहरू त तपाईँहरूलाई अगाडि फर्स्ट पेपरले तयारीका क्रममा भयो भन्ने मेरो भनेको होइन त्यो पढेको लेखेको सबै प्रदेश गर्दै आएन भने पनि तपाईँले भन्नुभयो नि बढी घटी त मैले अर्को क्वेसन निरपेक्षमा पेपर लेखाएको निरपेक्षमा चाहिँ प्रादेशिक रूपमा बढी पनि घटी पनि कम त्यो जान्नुको जानुपर्छ 51.2 कर्णाली 12.2 चाहिँ त्यो हो अब प्रदेशको सातैवटाको लेख्ने हो र लेख्नु पर्दैन होला होइन लेख्नुहुन्छ भने म सर भन्दैछु साङ्केतिक रूपमा लेख्नु न 1, 2, 3, 4, 5, 6, 7 भनेर ल 1, 19.7 बाबुआमीकै एमपिआई भनेर बाबुआमी 19.7 1, 1 को 19.7 2 मैले यहाँ प्रदेशका नामकरण भइसकेका छन् अन्यथा नबुझ्दैन होला त्यसलाई मैले सजिलो बनाइदिएको छोटोमा तपाईँलाई 2, 47.9 3, 12.2 4, 14.2 5, 29.9 6, 51.2 र 7, 33.6 यस्तो छ अब परीक्षामा क्वेसन आइहाल्यो भने जम्मा बढी र घटी चाहिँ जान्नुपर्छ यो चाहिँ युएनडिपी नेसनल प्लानिङ कमिसन र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभद्वारा प्रकाशन गरिएको रिपोर्ट हो यसका सोर्स थुप्रै बनेका छन् 15 योजना लेखे पनि हुन्छ 75 क्षेत्रको आर्थिक सर्वेक्षण लेखे पनि हुन्छ यसै तपाईँलाई गरिबीसँग सम्बन्धित सशक्ति सर्वेक्षणका यी कुरा लेखे पनि हुन्छ रिपोर्ट चाहिँ त्यहाँबाट जन्मेको हो हाम्रो राष्ट्रिय योजना आयोग र अक्सफोर्ड पोभर्टी ह्युमन डेभलपमेन्ट इनिसिएटिभले पहिलोपल्ट गरेको त्यही हो अहिले अब सबै डकुमेन्टमा यिनै छ अहिले क्याम चियपमा गरे पनि हुन्छ अहिलेको हाम्रो यो प्रदेशगत अन्तर सरकार वित्त व्यवस्थापन ऐनको अधीन रहे जुन चाहिँ बाँडफाँड गरिरहेका छौँ हामीले राजस्व र यो चाहिँ अनुदान बाँडफाँडका आधारहरूमा यही बहुआयामी गरिबीको आधार प्रादेशिक रूपमा लिएर गरिरहेछौँ त्यसरी यसको बढी उपयोग छ अहिले बहुआयामी गरिबीलाई हामीले यो वित्तीय संहिता कार्यान्वयनका लागि ठुलो रूपमा प्रयोग गरेको औजार हो ल अरू के छ क्वेसन परिभाषा लेख्ने मैले अघि त भने आफ्नो ल्याङ्ग्वेजमा बनाउनु बढी गरिबी एउटा चाहिँ बहुआमी र क्रस कटिङ इस्युको रूपमा रहेको विश्वव्यापी अर्थतन्त्रको मुद्दा हो त्यहाँबाट सुरुवात गर्ने हो मुद्दा किन हो एसडिजीको पहिलो नम्बरमा छ जसलाई मानवीय तथा आर्थिक दृष्टिकोणबाट यसरी व्याख्या गरिएको छ भन्ने तरिकाले जान्ने स्टार्टिङ यसरी गर्दा राम्रो हुन्छ ल यसको क्वेसन अरू के थियो बहुआमी गरिबी प्रदर्शित सकिहाल्थ्यौँ होइन अब न्यूनीकरणका उपाय यो चाहिँ सक्नुहुन्छ जस्तो लाग्छ अब सक्नुहुन्छ क्याप्सुल छ कुनै गरिबी न्यूनीकरण गर्ने हामी छ ट्याब्लेट कुनै बनेको छ गरिबी निवारण मन्त्री बनाइदियो भने सक्नुहुन्छ के छ त यसको उपाय? गरिबी निवारण गर्नको लागि गरिब को हो भनेर चिन्नुपर्छ। गरिब नचिन्नुसँग के घटना हुन्छ पढाइ गर्नु? गरिब सबै एकै क्याटेगोरीकै एउटै तुलामा राख्ने एउटै लाइनका छैनन् हाम्रा गरिब छन्। त्यसैले सबै प्रकारकै सबै किसिमका फरक किसिमका गरिब छन्। कोही सामाजिक वञ्चितीकरणको गरिबी छ, 10,000 तिनवटा डाइमेन्सन भन्छ। कोही चाहिँ आय गरिबीमा रहेका छन्, कोही मानवीय गरिबीका अवस्था छ। त्यसैले तिनीहरूको वर्गीकरण गरिदिनु पर्यो, एउटा आइडेन्टिफाई गर्ने, दोस्रोमा क्लासिफिकेसन गर्ने। अब त्यति गरिसकेपछि डिस्ट्रिब्युटिभ प्रोग्राम लाने या चाहिँ इम्पावरमेन्टका प्रोग्रामहरू लिएर जाने या सँगसँगै जाने हो या मिक्स वेबाट जाने, त्यो कुराहरू गरिदिनु पर्यो। अनि सर्ट टर्ममा के गर्ने त? गरिब परिवार पालमुनि बसिरहेको छ, घर बनाइदिने। लङ टर्ममा के गर्ने? इम्पावरमेन्ट गरेर उसलाई चाहिँ सिपमूलक काम गरेर रोजगारीका क्षेत्रहरू विस्तार गर्ने। यसरी हामीले अगाडि बढ्न सक्छौँ गरिबी घटाउनको लागि। तर यसका थुप्रै मोडल छन्। मैले त्यहाँ अर्को क्वेसन लेखिदिएको छु तपाईँले, गरिबी घटाउनको लागि गएर एउटा गरिब परिवारमा बङ्गुर पालनको फोहोर बनाउँदैमा गरिबी घटिहाल्छ भन्ने छैन। यस्ता कार्यक्रम पनि हामीले ल्यायौँ, बङ्गुर पालियो, बुहारीलाई कन्भिन्स गरियो हुन्छ भने फोहोर बनाइयो, बुहारी समाजबाट बहिष्कार भयो, समाजले मानेन, त्यो चाहिँ ब्राह्मण जातको कम्युनिटी रहेछ, अब हुन्छ यो हुन्छ, यति जान्छ यतिमा जान्छ, बजारले लान्छ, यहाँ किनिदिन्छ भनिदियो, भएन त्यसरी गरेर। त्यसैले समाजसँग मिल्ने खालको प्रोग्राम पनि लानुपर्ने रहेछ, समाजलाई परिस्कृत पहिले बनाउन सक्नु पऱ्यो, त्यो ढङ्गबाट यसरी जानुपर्छ भनेर तपाईँहरूले लेखिदिनुपर्छ। र यसरी जान सक्छौँ गरिबी घटाउनको लागि। अहिले 10 इन्डिकेटर सम्झिने बित्तिकै गरिबी घटिहाल्छ। शिक्षामा पहुँच छैन नागरिकको भने विद्यालयमा सुधार गर्नु पऱ्यो नि त। नागरिकहरू अझै साक्षर छैन, 85% मात्र 15-24 भनेपछि यो यसमा हामीले साक्षरता मात्र हो भने एक किसिमले एउटा गरिबी घट्नको लागि हाम्रो क्याटर त सुरु हुन्छ। यस्तै स्वास्थ्यमा पहुँच छैन, सामान्य बिरामी पर्नु पऱ्यो, उपचार गर्नु पऱ्यो भने लाखौँ ऋण लिएर राजधानीमा धाउनुपर्ने बाध्यता जुन छ त्यसले अब निम्त्याउनु पऱ्यो नि त। त्यही नागरिकको घर दैलोमा स्थानीय सरकार मार्फत हामीले यस्ता किसिमका के भन्छ हस्पिटलका सुविधाहरू किन नदिने त, त्यतातिर जानु पर्यो। अर्को विद्युतमा पहुँच नभएको कारणले दिनभरि दाउरा खोज्नु पर्दैछ नागरिकलाई भने, अब त्यो अल्टरनेटिभ इनर्जी लानु पर्यो नि त। अब त्यसको वैकल्पिक ऊर्जाको प्रवर्धन गरिदिनुहोस्, सोलर गरिदिनुहोस्, सोलर इनर्जीको प्रयोग गर्नुहोस्, दाउरा खोज्ने समयमा तपाईँले अरू केही क्रिएटिभ काम गर्ला नि त, आफ्नो जीवन स्तरमा सुधार गर्ला। यी 10 सुझाव, खाने पानीको पहुँच छुट्टै छ, 20% मात्र स्वच्छ खाने पानी, 88% आधारभूत भनेपछि त्यसमा सुधार गर्न खानेपानीको आयोजना लानुपर्ने रहेछ। त्यसैले मल्टी डाइमेन्सनल पोभर्टी इन्डेक्सका 10 सूचकमा सुधार गर्नको लागि के गर्नुपर्छ त, कुन मोडलमा जानुपर्छ? इकोनोमिक ग्रोथ मोडलमा जाने हो, टार्गेटेड प्रोग्राम मोडलमा जाने हो, इन्क्लुसिभ र यो चाहिँ ब्यालेन्स डेभलपमेन्ट एप्रोचमा जाने हो, कुन ढङ्गबाट जाने हो? यी मोडलबाट चाहिँ हामीले जानुपर्छ। कुनै एउटा मोडल मात्र विश्वव्यापी रूपमा ठ्याक्कै यही भनेर क्याप्सुल अघि भने जस्तो चाहिँ छैन, त्यसैले विभिन्न मोडलमा जानुपर्छ। तिन तर्फै सरकारहरू बिच यो चाहिँ समन्वयात्मक भूमिका मार्फत भन्ने टुङ्गोमा यहाँहरूको कन्क्लुजन भयो भने अनि कुरोकानी राम्रै अगाडि पछाडि बुझेको होला भन्छ होला कवि चेक गर्नेले जस्तो लाग्छ। बाँकी मैले वैदेशिक सहायता अरू बाँकी टपिकहरू पनि छन्, एप्रोच अघि मैले भनिसकेँ, ध्यानै दिनु भएन छ। मैले 5-6 एप्रोचको कुरा गरेँ नि, इकोनोमिक ग्रोथ मोडल एप्रोच एउटा भने, टार्गेटेड प्रोग्राम एप्रोच भन्ने, ब्यालेन्स र इन्क्लुसिभ डेभलपमेन्ट एप्रोच भन्ने, अर्को ह्युमन डेभलपमेन्ट इन्डेक्स एप्रोच एसडिआई मानव विकास सम्बन्धी एप्रोच हो, अहिले पछिल्लो चाहिँ एमडिजी एन्ड एसडिजीको एप्रोचमा छ, दिगो विकासबाट गरिबी निवारण गर्ने भन्ने लक्ष्य नगरेका हुन् त, त्यही एप्रोचमा छ, हामी पनि छौँ, विश्व पनि छ, त्यही एप्रोचहरू छन्। भोलि एप्रोचको विषयमा थप एक्जाम्पल चाहिँ कसरी यो प्रयोग हुँदै आएको छ भन्ने र अन्य टपिकको विषयमा हामी हेरौँ। गरिबी के हो भनेर अध्ययन त्यसको मैले दिदी अध्ययन गरेको छैन, त्यसलाई राख्न सक्नुहुन्छ, नोबेल पुरस्कारका कुरा आएका छन्, तर नोबेल पुरस्कार विजेता पनि अब्सोल्युट रूपमा यसमा हेर्न सक्दैन, रिलेटिभली हेर्छौँ क्या। अब नेपालको गरिबी एउटा होला, अफ्रिकाको गरिबी अर्को लेभलमा अर्कै ढङ्गको छन्, त्यसैले युरोपबाट हेरिदिनु होला ल। एब्सोल्युट भन्ने त हुँदै भयो हुँदै हुँदैन, अब्सोल्युट भनेको आफ्नो देशमा व्याख्या गर्ने